الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وحبيبنا ومولانا وأولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله ولتنظر نفس ما قدمت لغد واتقوا الله إن الله خبير بما تعملون فقال النبي صلى الله عليه وسلم الدين النصيحة أو كما قال عليه الصلاة والسلام. میرے محترم دوستو بزرگو, ہر سمجھدار آدمی جب گھر سے نکلتا ہے تو اس کے سامنے اپنی منزل ہوتی ہے کہ مجھے کہاں جانا ہے, مارکیٹ جانا ہے, دواخانے جانا ہے, کسی رشتے دار سے ملنے کے لیے جانا ہے. سب سے پہلے تو منزل ہوتی ہے, پھر وہاں تک پہنچنے کا آسان راستہ کون سا ہوتا ہے, وہ راستہ وہ سمجھدار آدمی اختیار کرتا ہے. اور اپنی منزل تک پہنچ جاتا ہے. نادان آدمی, ناسمجھ آدمی, اس کے سامنے کوئی منزل ہی نہیں ہوتی, وہ تو گھر سے نکل جاتا ہے, کہاں جانا ہے کچھ پتہ نہیں, ادھر ادھر گلیوں میں گھوم گھام کر واپس آ جاتا ہے. اتنی بات تو طے ہے میرے بھائیوں کہ ہم سب کو اللہ کے پاس جانا ہے. ان الى ربك رجعا, اللہ کے پاس لوٹ کر جانا ہے. اب اللہ کے پاس جانے والے دو طرح کے ہوتے ہیں. جو بھی مر کر جاتا ہے وہ اللہ ہی کے پاس جاتا ہے, لیکن اللہ کے پاس جانے والے دو قسم کے لوگ ہوتے ہیں. بعض لوگ ایسے ہوتے ہیں کہ اللہ ان سے راضی ہوتا ہے, اور بعض لوگ ایسے ہوتے ہیں جن سے اللہ ناراض ہوتا ہے, جا رہے اللہ کے پاس. اب اللہ کے پاس اس حال میں جانا, چاہے جانے والا مالدار ہو, غریب ہو, مرد ہو, عورت ہو, جوان ہو, بوڑھا ہو, دیہاتی ہو یا شہری ہو, تاجر ہو یا کسان ہو, اس حال میں وہ جا رہا ہو کہ آسمانوں میں دھوم مچی ہوئی ہو, فرشتوں میں خوشیوں کی لہر دوڑ رہی ہو, جنت سے کفن لایا جا رہا ہو, جنت سے خوشبو آ رہی ہو, اور 500 فرشتوں کی جماعت اس کے پاس آ رہی ہو اور ہر ایک الگ الگ جنت کی بشارت سنا رہا ہو, اور پھر اخیر میں ملک الموت آ رہے ہو सराहने वाले के सराहने पे बैठकर यूं कह रहे हो, ए अल्लाह के वली, अल्लाह ने तुझको सलाम कहा। एक जाना ये है। फिर इसकी रूह को ये फरिश्ते आसमानों पर ले जाते हैं, रेशम के रुमाल में लपेट कर। जन्नत की कस्तूरी लगी हुई है पहले आसमान पर 70,000 फरिश्तों को लेकर जिब्रील अमीन खड़े हैं इसके इस्तकबाल के लिए, इसकी आओ भगत के लिए, इसके वेलकम के लिए। आओ आओ आओ। और आसमानों में खुशबू फैल जाती है। काय की खुशबू नहीं है, काय की खुशबू नहीं है, ये खुशबू ईमान और नेक आमाल की है। पहला, दूसरा, तीसरा, चौथा, पांचवा, छठा, सातवां आसमान अल्लाह के अर्श के पास जाकर ये रूह सजदा कर देती है। अल्लाह ताला कहते हैं, इस मेरे बंदे को आला इंडियन में पहुंचा दो, मैं जैसा चाहता था ऐसी जिंदगी गुजार कर आया। एक तो अल्लाह के पास जाने का ये रास्ता है, अल्लाह खुश है, फरिश्ते खुश हैं, इस्तकबाल हो रहा है। और एक अल्लाह के पास जाने का रास्ता कि अपनी मर्जी पर चला, अपनी ख्वाहिशात पर चला। मेरे दोस्तों, ख्वाहिशात एक खारा पानी है, देखने में पानी है लेकिन खारा पानी है। और खारा पानी जितना पियोगे प्यास बढ़ती जाएगी, सेहरा भी नहीं होगी, संतोष नहीं होगा। आदमी यह समझता है इतना कर लूं, इतना अपनी मर्जी के मुताबिक पहन लूं, इतना अपनी मर्जी के मुताबिक चेहरा बना लूं, इतना अपनी मर्जी के मुताबिक शादी कर लूं, लेकिन ये खारा पानी है, प्यास लगती रहेगी। ख्वाहिशात वाली राह। कुरान मजीद में एक शख्स का तस्करा किया जिसका नाम बलाम बाहुरा था, देखने में बहुत बुजुर्ग था। लोग दुआएं कराने आते थे और अल्लाह ने उसको एक नियामत ऐसी दी थी कि जब भी वो हाथ उठाता था अल्लाह उसके हाथ के उठानों की लाज रखता था, दुआ कबूल हो जाती थी। लेकिन बात दबा होता है ना, आदमी को हरी हरी सुस्ती है, कुछ लोग आए और कहा बलम, ये मूसा अलैहि सलाम जो है ना, वो जब भी देखो अल्लाह का दीन, अल्लाह का दीन, अल्लाह का दीन, ये करो ये न करो। तो तुम्हारी दुआ तो कबूल होती ही है, मूसा अलैहि सलाम के खिलाफ दुआ कर दो। हाँ, पहले तो आदमी बहुत नॉर्मल चलता है, ना ना ना ना, ऐसा नहीं होगा, थोड़ी तकलीफ बर्दाश्त कर लेंगे लेकिन लोन नहीं लूंगा, सूद नहीं लूंगा, नॉर्मल चलता है। लेकिन जब हालात आते हैं तो फिसल जाता है। अब उन लोगों ने कहा ये तो मानता है नहीं, तो डायरेक्ट नहीं इनडायरेक्ट, क्या तुम बोलोगे नहीं रात की तरह, इनडायरेक्ट बीवी को तैयार किया, बीवी ये मानता नहीं है हम इतना दे रहे हैं सोना चांदी और ये। बीवी ने कहा दो लफ्ज कहने में जाता क्या है, दो लफ्ज मामूली है, निकाह में दो लफ्ज है तो जोड़, और तलाक में दो लफ्ज है तो ख्वाहिश पर आ गया, लालच में आ गया। ईमान वाला न लालच न घबराहट, लालच में आकर दिन नहीं छोड़ेगा और घबरा कर दिन नहीं छोड़ेगा। रबी इब्न आमिर रजी अल्लाह तआला अनु किसरा के दरबार में गए, नीचे का सतर छुपा हुआ था, ऊपर का बदन नंगा था, एक छोटा कट्टू था, खड़े हो गए। तो जो गेट पर खड़ा था ना, कहां जा रहे हो, क्या इसका बोल वो गहरा नहीं हूं, आया नहीं हूं बुलाया गया हूं, पूछ ले उसको, उसने सुना कुछ अरब आए हैं शायद मांगने के लिए इसलिए हमको बुलाया है। अच्छा तभी शाही दरबार में जाने के लिए शाही पोशाक पहननी पड़ेगी, ये नहीं होगा, ये नहीं होगा। आज तो एक आदमी अपना प्राइवेट धंधा कर रहा है, प्राइवेट नौकरी कर रहा है, इसमें कोई यूनिफॉर्म की जरूरत नहीं है, फिर गलत लिबास क्यों पहनता है भाई। एक तो एक बच्चे कॉलेज वाले या स्कूल वाले मजबूर हैं, या कोई ऐसी नौकरी है या यूनिफॉर्म नक्की है, पर तेरा यूनिफॉर्म तो इस्लाम ने नक्की किया है तो तुझे क्या मजबूरी है उस यूनिफॉर्म के पहनने में। नियत करो इस्लामी लिबास पहनेंगे, लेकिन मौल साहब जो दो चार छह सिलाए हैं वो फटेंगे ना, तो इंशाअल्लाह आपने वो फटेंगे नहीं मौत तक, इसको कार के गोदड़िया बना बच्चों की, कपड़ा ऐसा है फटता ही नहीं, शैतान है। नाना मौल साहब ने कीधी अवश्य करवानू पर आप फाटे त्यारे नव अपने सीवड़ा ने इस्लामी लिबास, मैं नहीं पहनता तो जाने नहीं मिलेगा तो चले वापस। उसको पता चला क्या आने दो, आने दो, गए चट्टू के साथ गए, कालीन बिछा हुआ था, क्या कहते आप इसको, घोड़ा लावा तो क्या कहते हैं, गलीचा, गलीचा बिछाया हुआ था, इसकी रुए इतनी इतनी बड़ी थी, अब खच्चर धस जावे, गुस्सा आया तो हाथ में जो था ना टूटा हुआ उससे गलीचे को फाड़ा और कहा मेरे अल्लाह की जमीन कितनी अच्छी है कि लोग भी चलते हैं जानवर भी चलते हैं, वल अर्द फरशनाहा फनियमल माहिदून। वो देख रहा है नीचे कालीन बिछाया ताकि नीचे देखेंगे तो ललचा जाएंगे, और दोनों तरफ सिपाही, और सिपाही के हाथ में जो औजार से यूं मिला हुआ देखो तो आंखें बंद हो जाए इतनी चमक, ऊपर देखेंगे तो घबरा जाएंगे नीचे देखेंगे तो ललचा जाएंगे, न ऊपर देखा न नीचे देखा। अब वहां पहुंचे तो उसका तख्त तो बहुत ऊंचा था, डायमंड सोने का ताज पहन के बैठता था, अजीवन बोलो, हाँ आता है मुंह में पानी, एक बिस्किट हजम नहीं होती, बिस्किट आ गया तो यूं चलता है सीधा चल, वो देना भी जानता है, थप्पड़ मार के लेना भी जानता है। अब वो छोटे करके छलांग लगाई, चढ़ गए, अब चट्टू का बांध दे, वहां का फूटा था तो उसका जो गांव तकिया था ना, गोल तकिया, इससे बांधा, उसने पूछा क्यों आए हो, हमने ये सुना है तू तंगी में पड़ा हुआ है, बादशाह से कह रहे हमने ये सुना है तू तंगियों में पड़ा हुआ है, हम तुझे वुसत वाला रास्ता दिखाने आए हैं, इंसाफ वाला मजहब बताने आए हैं, ये कौन सी ताकत थी, वो ईमान की ताकत थी। बलम बाहुरा लालच में आ गया, हाथ उठा दिए, अरे किसके खिलाफ हाथ उठाता है यार, अल्लाह के पैगंबर के खिलाफ, ये दुआ और उसकी कबूलियत की नेमत अल्लाह ने तुझको इसीलिए दी थी, वो जवान तुझे अल्लाह ने जवानी इसीलिए दी थी कि तू जवानी के जरिए से प्यारे नबी की सुन्नतों पर कुल्हाड़े चलाए और अल्लाह के अहकामात को जिबा करे, वो मालदार अल्लाह ने तुझे माल इसीलिए दिया था कि तू उसके जरिए से अल्लाह को नाराज कर रहा है, ये तो दुआ की ताकत भी थी, लेकिन जब अकल पर ख्वाहिशात का बादल छा जाता है तो कुछ नजर नहीं आता, जैसे सूरज है अब एकदम काला बादल आ गया तो दिन में अंधेरा, सूरज की रोशनी नजर नहीं आती। अब इसने हाथ उठाए, जबान उसके मुंह में है लेकिन कब्जा इस पर किसका है, अरे मुंह भर के बोलो नहीं हो, अल्लाह अल्लाह है, इसने हाथ उठाए, अल्लाह ने उसकी जबान से उसके खिलाफ बद्दुआ करा दी, और जबान को खींच कर सीने पे डाल दिया और पूरे बदन पर लकवा डाल दिया, इतना सारा होने के बावजूद दो लफ्ज कहने की तौफीक नहीं हुई कि अल्लाह मेरा तो अंदर का भी गया बाहर का भी गया कल्ब भी गया कालिब भी गया, ये अल्लाह तो मुझे माफ कर दे, इसकी भी तौफीक नहीं हुई और तीन दिन के बाद इसी हाल में मर कर गया। ख्वाहिशात की राह बड़ी खतरनाक राह, वत्तबउ शहवात फसौफ यल्कौन गय्या, नतीजा जहन्नम है। तो एक तो अल्लाह के पास इस हाल में जाना जो मैंने बताया, और एक इस हाल में जाना, हर वक्त अपनी मर्जी, हर वक्त अपनी ख्वाहिश, हर वक्त अपना जी, दीन क्या है भाई, शरीयत क्या है, सुन्नत क्या है, कुछ नहीं, तो जिंदगी तो दोनों की गुजर रही है, बर्फ की सिल्ली बर्तन में रखो तो भी पिघल जाएगी, रास्ते में रखो तो भी पिघल जाएगी, ये तो पिघल रही है, जबान पर झूठ है, आंखों में बेशर्मी है, खोपड़ियों में नापाक सोच के सिवा कुछ नहीं है, घरों में हराम रोजियां आ रही है और घर का पूरा निजाम इसका इस्लाम के साथ कोई जोड़ नहीं है, न लड़कियों का लिबास, न लड़कों का लिबास, न उसका खुद का लिबास, न तिलावत, न जिक्र, न तालीम, न दुआ। तो मौत तो हर एक को आनी है, जैसे हजरात को फैसला हो चुका होगा कौन मरेगा कौन जिएगा, कौन कब मरेगा कहां मरेगा। अब मौत आई तो उस वक्त भी फरिश्ते आते हैं, फजाइल में सुना होगा, हर फरिश्ता लानत करता है। और जहन्नम के अंगारे साथ में लाता है और उसके छाती पर अंगारे रख देते हैं, घर वालों को पता नहीं है क्या हो रहा है, और बदबूदार टाट लेकर आते हैं और उसकी रूह को मार मार कर निकालते हैं। अल्लाह नाराज है, फरिश्ते नाराज है, इसीलिए अल्लाह के नबी अलैहि सलाम की दुआ है, अल्लाहुम्मा इन्नी अस्अलुक ईशतन नकिया, ए अल्लाह मैं तुझसे साफ सुथरी जिंदगी मांग रहा हूं, पाक जिंदगी, पाक जिंदगी जिसमें गुनाहों की कोई नापाकी न हो, अल्लाह के अहकाम के तोड़ने की कोई नापाकी न हो, पाक साफ। ये पाक साफ जिंदगी हासिल करने के लिए कौन सा साबुन इस्तेमाल करना पड़ेगा? आपके यहां कौन सा साबुन इस्तेमाल होता है? जितने घर इतने साबुन। हां, सहाबाए किराम ईमान लाने से पहले ऐसी जिंदगी गलत, क्या आपने पढ़ा होगा, अपनी बच्ची जिंदा उसको दफन कर देते थे, शराब उनकी गुटकी में, बात बात पर कत्ल उनका सेवा था। जिंदगी ऐसी पाक हुई कि अल्लाह ने कहा अगर जिंदगी पाक बनाना हो तो ऐसी बनाओ जैसे इन्होंने बनाई। वो किस तरह बनी? उतर कर हीरा से सुए कौम आए, उतर कर हीरा से सुए कौम आए, एक नुस्खे किमिया साथ लाए सल्लल्लाहु अलैहि वसल्लम। गारे हीरा में आप तशरीफ ले जाते थे इबादत के लिए, एक मतवा झूले अमीन आए, पहली वही लेकर आए, वो लेकर आप जमीन पर आए, खजर खड़ी जाके डर गए। ये कुरान और ये दीन और ये शरीयत और ये सुन्नत, मेरे दोस्तों ये ऐसी चीज है कि आदमी को तमाम गुनाहों से धोकर पाक कर देती है, पाक कर देती है, जिंदगियों में निखार पैदा हो जाता है। और पाक साफ लड़का चाहे पराये का हो, हम जा रहे हैं पराये का लड़का माशाल्लाह नहला धुलाकर पाक साफ, तो हम भी सर पर हाथ फेर देते हैं, ये पता नहीं किसका है और अपना है। हम दुकान से कारखाने से फैक्ट्री से घर पहुंचे और हमारा मुन्ना किचड़ में लथपथ है, नाक का पानी बह रहा है, कपड़े गंदे हैं, दौड़ता दौड़ता आया, अबू अबू अबू दूर हो यहां से, बाथरूम में जा, अपना है लेकिन गंदा है, पराया है लेकिन साफ सुथरा है। तो ये साफ सुथरी जिंदगी कैसे बनेगी? हर एक अपनी जिंदगी को साफ सुथरा बना सकता है हर मसले में अल्लाह का हुक्म और प्यारे नबी अलैहि सलाम का तरीका। बस حدیث بن عیاض رحمت اللہ علیہ ڈاکو تھے، ان کی ایک ٹیم تھی، ٹیم یہ اس ٹیم کے باس تھے، روزانہ کسی جگہ جمع ہوتے تھے اور جمع ہو کر پروگرام بناتے تھے، تم وہاں جاؤ، تم یہاں جاؤ، تم یہاں جاؤ، ایک مرتبہ ساتھیوں کو بھیجا لٹنے کے لیے، وہ بھی گئے، وہ بھی گئے، خالی جماعتیں نہیں بنانی گشت کی، خود کو بھی جانا ہے، ہاں تم اس گلی میں جاؤ، تم اس گلی میں جاؤ، انتم ہی شکر جو یہ نہیں ہے۔ اب جا رہے تھے، ایک دیوار دیکھی، زیادہ اونچی نہیں تھی، کود کر جا سکتے ہیں، جب انہوں نے چھلانگ لگائی تو آنگن میں ایک جوان بچی سوئی ہوئی تھی، گئے تو چوری کرنے، اب شیطان کے پہلے عزت لوٹیں گے پھر مال لوٹیں گے، یہ پروگرام۔ اتنے میں کوئی اللہ کا بندہ رات کے سناٹے میں قرآن پڑھتا ہوا گزرا اور وہ آیت پڑھی، الم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ، کیا ایمان والوں کے لیے ابھی وقت نہیں آیا کہ ان کے دل اللہ سے ڈر جائیں؟ یہ آیت نہیں تھی، یہ تیر تھا، حدیث بن عیاض کے دل پر اثر کیا اور سارا پروگرام کینسل۔ اللہ کا خوف، اللہ کا ڈر بریک لگا دیتا ہے، بریک، اللہ کا ڈر اور اللہ کا خوف وحشت کی وجہ سے نہیں، جیسے آگ لگ گئی تو آدمی ڈر کے مارے بھاگتا ہے، کتا پیچھے پڑ گیا تو بھاگتا ہے، یہ تو وحشت کی وجہ سے ہے، اللہ کا ڈر اور خوف عظمت کی وجہ سے ہوگا، عظمت، میرا اللہ، میرا اللہ۔ روتے ہوئے واپس آئے، ایک آیت اثر کر گئی۔ اب جہاں سے سب کو بھیجا تھا اس جگہ بیٹھے اور رو رہے ہیں، وہ سب آئے، کہا حدیث کیوں رو رہے ہو، اور لٹنے کے اور کھسوٹنے کے اور چوری کرنے کے جتنے اوزار تھے سب توڑ دیے۔ جب ان کے ساتھیوں نے آ کر پوچھا حدیث کیوں روتے ہو، کہا تمہاری راہ اور ہے، میری راہ اور ہے، مجھے جہاں جانا ہے جانے دو، تمہیں جہاں جانا ہے جاؤ۔ ارے ہوا کیا کہ یہ ہوا، تو ساتھیوں نے کہا جب گناہ میں ہم آپ کا ساتھ دیتے تھے تو کیا نیکی میں ساتھ نہیں دیں گے؟ سب نے توبہ کی، سب نے توبہ کی۔ ایک وقت وہ آیا کہ ہارون رشید کا زمانہ، بہت نیک بادشاہ تھے، تہجد گزار تھے، علماء کے پاس بیٹھتے تھے، وہ یوں کہتے تھے مجھے آخرت سناؤ، مجھے آخرت سناؤ۔ اپنی حیاتی میں اپنی قبر کھدوائی تھی، ابھی مرے نہیں تھے، قبر کا گھڑا اپنے لیے کھدوایا تھا، اور اس گھڑے کے پاس جا کر یہ آیت پڑھتے تھے، ما اغنا عنی مالیا حلق عنی سلطانیا، ہائے میرا مال مجھے کام نہیں آیا، میری سلطنت بادشاہت نے مجھے برباد کر دی۔ جو قیامت کے دن کہے گا آدمی، وہ یہی کہہ رہا ہے، بہت نیک بادشاہ ہے۔ ایک مرتبہ رات کو دل میں بے چینی پیدا ہوئی، تو غلام سے کہا مجھے کسی اللہ والے کے پاس لے جا، غلام لے کے گیا، کنڈی کھڑکی تشریف جائی. اللہ والوں نے پوچھا کون کے بادشاہ سلامت آئے ہیں. دروازہ کھولا اندر گئے, کچھ نصیحت وصیت کی. ہارون رشید نے کچھ ہدیہ دیا, واپس آئے. لیکن جب باہر آئے تو ابھی چین نہیں ہے, کسی اور جگہ لے جا. اب غلام نے کہا رات بیت گئی, اب کس کے پاس لے جاؤں؟ خیال آیا فضیل بن عیاض کے پاس لے جاؤ. کنڈی کھٹکھٹائی تو غلام نے سوچا میرا نام لوں گا تو کھولیں گے نہیں. پوچھا کون؟ یہ بادشاہ سلامت آئے ہیں. فضیل نے کہا یہ دروازہ بادشاہوں کے لیے نہیں کھلا کرتا ہے. کون فضیل؟ جو لوٹنے میں لگے تھے. تو غلام نے کہا بادشاہ آیا ہے لیکن فقیر بن کر آیا ہے, کیا کھلے گا؟ دروازہ کھولا, علیک سلیک ہوا. ہارون رشید نے ہاتھ لمبا کیا, مصافحہ کیا فضیل بن عیاض نے. جب ہارون رشید کا ہاتھ فضیل بن عیاض کے ہاتھ میں گیا, فضیل بن عیاض دھاڑے مار کر رونے لگے. ہاں, اور کہا بادشاہ سلامت, سیدھے سیدھے چلو, یہ تمہارا پھول جیسا ہاتھ جہنم کی آگ برداشت نہیں کر سکے گا. دوسروں کے لیے رو رہے ہیں. آج امت گناہ کر رہی ہے, امت دین چھوڑ رہی ہے, امت نمازوں کے جنازے نکال رہی ہے, امت شادیوں میں بدتمیزیاں کر رہی ہے, اور امت بے فام مال خواہشات پر برباد کر رہی ہے, اور اس امت کے لیے اللہ والے رو رہے ہیں. وہ تو ان کے آنسوؤں کا صدقہ ہے کہ ہم زمین پر ٹیکے ہوئے ہیں. ہارون رشید بھی روئے, نصیحت وصیت کی. فضیل بن عیاض نے کہا بادشاہ سلامت, اب چلے جاؤ, اب یہ وقت میرا اور میرے اللہ کے درمیان کا وقت ہے, اب میں اللہ سے مناجات کروں گا, اللہ کی عبادت کروں گا. او میرے بھائیوں, کچھ رات کا حصہ اللہ کے لیے فارغ کرو. حضرت عمر رضی اللہ تعالیٰ عنہ کے زمانے میں ایک گورنر صاحب کی شکایت آئی. تین شکایتیں پبلک نے کی. ایک تو صبح دیر سے آتے ہیں, جمعہ کے دن بالکل نہیں آتے, اور رات کسی کی بات نہیں سنتے. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے گورنر صاحب کو بلایا, پبلک تو بیٹھی ہوئی تھی. پبلک سے کہا بولو کیا شکایت ہے کہ صبح دیر سے آتے ہیں؟ حضرت عمر رضی اللہ تعالیٰ عنہ نے پوچھا بھائی کیوں؟ امیر المومنین, میں اکیلا ہوں, کوئی خادم نہیں, کوئی نوکر نہیں, گھر کا سارا کام مجھے کرنا پڑتا ہے, اس لیے آنے میں دیر ہو جاتی ہے. ٹھیک ہے, دوسری کیا شکایت ہے؟ کہ دوسری شکایت یہ ہے کہ ہفتے میں ایک دن چھٹی کر دیں. بولو جواب دو. امیر المومنین, میرے پاس ایک ہی جوڑا ہے اور وہ کھٹڑ کا ہے. صبح دھوتا ہوں تو دوپہر ہوتے ہوتے شام ہوتے ہوتے وہ سوکھتا ہے, اس لیے میں ایک دن چھٹی کرتا ہوں. اچھا, تیسری کیا شکایت ہے؟ تیسری یہ شکایت ہے کہ رات کو کوئی قضیہ سنتے ہی نہیں, منع کر دیا, رات کو میرے پاس کوئی مسئلہ لے کے نہ آئے. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے پوچھا بھائی جواب دو. کہا امیر المومنین, یہ میرے اور میرے اللہ کے درمیان کی بات تھی, کوئی نہیں جانتا تھا, لیکن جب میری شکایت آئی ہے تو مجھے آپ کے سامنے کہنا پڑے گا. امیر المومنین, دین میں نے اللہ کی مخلوق کو دیا ہے اور رات میں نے اللہ کو دی ہے. گورنر ہے, گورنر ہے, رات میں نے اللہ کو دی ہے. تو فضیل بن عیاض کہا جاؤ بادشاہ، اب اللہ کے سامنے نماز پڑھنے کا دعا مانگنے کا وقت ہو چکا ہے. لیکن جب آخرت اتری تو لوگوں کا بہت مال چرایا تھا، اب وہ تو واپس تو کرنا پڑے گا یا تو معاف کرانا پڑے گا. تو جتنا تھا یہ سارا مال ایک میدان میں جمع کیا اور لوگوں میں اعلان کیا، آؤ جس کا جو ہے وہ لے لو. تو فضیل کے قریب کون آئے گا؟ تو دہشت تو تھی، بہت اطمینان دلایا. آہستہ آہستہ لوگ آنے شروع ہوئے، ہر ایک نے اپنا سامان لے لیا. ایک یہودی کی یہاں چوری کی تھی، اب فضیل بن عیاض کے پاس دینے کے لیے کچھ نہیں تھا، تو خود گئے یہودی کے پاس. بھائی خدا وقت میں نے تیرے گھر چوری کی تھی، اب واپس کرنے کے لیے میرے پاس کچھ نہیں ہے، تو معاف کر دے. کہ معاف نہیں ہوگا، یہ میرا باغ ہے، اس باغ میں مالی پنا کرو. مزاج تو وہی ہے، مزاج نہیں بدلتا. یوں نہیں، تجھے تو خبر بھی نہیں تھی اور میں اوپر سے معافی مانگنے آیا ہوں، وہ تو کہیں دکھلاتا ہے. ایسا نہیں ہے. آخرت ٹھیک ہے بھائی، مالی پنا کروں. کچھ عرصہ گزرا تو یہودی نے فضیل بن عیاض کو بلایا، آؤ میرے گھر جاؤ اور گھر کی وسری میں ایک کھنچی ہے، وہاں ایک کیلی لٹکی ہوئی وہ لے آؤ. گئے لائے، کہا اونڈے لو. جب تھیلی اونڈے لی تو اندر سے سونے کے ٹکڑے گرے. سننا بات، یہودی نے کہا، او فضیل اس میں مٹی کے گلے تھے، لیکن میں نے اپنی کتاب میں پڑھا ہے کہ کوئی محمدی سچی توبہ کرتا ہے، اس کے ہاتھ میں مٹی آتی ہے تو خدا سونا بنا دیتا ہے. ہم نے اپنے مقام کو پہچانا نہیں ہے. اللہ کے نبی علیہ السلام کی دعا ہے، اللہم انی اسلک عیشت النقیہ، اے اللہ میں تجھ سے صاف ستھری زندگی مانگ رہا ہوں، کوئی گناہ کا میل نہیں، اللہ کی ناراضگی والے عمل کا کوئی میل نہیں. ہاں، اب وہ طریقہ کیا ہے، راستہ کون سا ہے، صابن کون سا ہے، سب یہ اللہ کے دین کی محنت ہے. اخلاص کے ساتھ کرو، قربانی کے ساتھ کرو، پابندی کے ساتھ کرو، یقین کے ساتھ کرو، سیٹھائی نہ دکھلاؤ، ورنہ پتہ نہیں آنکھوں میں کتنی گندگی، کانوں میں کتنی گندگی، زبان میں کتنی گندگی، ہاتھ اور پیر میں کتنی گندگی، اور کھوپڑی میں کتنی گناہوں کی گندگی، پتہ نہیں چلے گا، وہ تو موت پر سب کھلے گا. یہ مت کہنا ہمیں معلوم نہیں تھا کہ زندگیاں کیسے پاک ہوتی ہے. ڈنکے کی چوٹ دنیا میں کہا جا رہا ہے، زندگی بنانی ہو، پاک صاف کرنی ہو، دنیا سے مر کر اس حال میں جانا ہو کہ اللہ ہم سے راضی ہو، تو اس محنت میں لگو. لگو گے؟ رات کو بھی میں نے کہا تھا انشاءاللہ میں کرنٹ نہیں ہے، لگو گے؟ کون کون لگے گا؟ چلو، یہ محنت ہے، عجیب و غریب محنت ہے. سیدھی سادھی ہے، اس کی کوئی آفس نہیں، کوئی دفتر نہیں، کوئی خزانچی نہیں، کوئی صدر نہیں، کوئی بھنڈول نہیں. مسجد ہے اس کا دفتر، اس کی کوئی ممبر شپ نہیں، پوری امت اس کی ممبر، اور بھنڈول ہر ایک کی جان اور مال. بات لوگ سمجھتے ہیں کہ یہ تو باہر سے پیسے آتے ہیں، یہ گھومتے ہیں. ہوتے ہیں لوگ ہوتے ہیں، جیسا کھاوے ایسی ڈکارا ہے. एक शख्स की लड़की सियानी हो गई, जवान हो गई, तो उसने अपने भाई से कहा, भाई कोई मुरतिया तलाश करो दुल्हा। भाई गया, हफ्ते के बाद वापस आया और दो लेकर आया, दो मुरतिया लेकर आया, दो दुल्हे लेकर आया। चॉइस करो, चॉइस क्या करो, क्या करो, कहना शिक्षा सीधे सीधे रहो, चॉइस भाई छोड़ो, माई चॉइस, माई क्या तेरी चॉइस है क्या, माई चॉइस, एक आंख बनकर कांडिया बन जा, माई चॉइस, एक पैर अद्धर करके लंगड़ा बन जा, ये तेरी चॉइस है, बाप का लिबास अलग है, बेटे का अलग है, माँ का अलग है, बेटी का अलग है, क्या के मौल साहब जिसकी जो चॉइस, मुसलमान कह रहा है, मुसलमान कह रहा है, शादियों में रुखसतियां हो रही है, इस बच्ची को देखकर कोई नहीं कह सकता कि मुसलमान की बच्ची की रुखसती हो रही है, वो मेकअप करती है और वो ढूंढ धतूरा करती है और वो लिबास पहनती है, चचा भी देख रहा है, मामू भी देख रहा है, दादा भी देख रहा है, बाप भी देख रहा है, लेकिन सबकी ईमानी गैरत मर चुकी है, क्या हो रहा है, कुरान क्या कहता है, अलयौम अकमलतु लकुम दीनकुम वअतममतु अलैकुम निअमती वरदीतु लकुमुल इस्लाम दीना وَرَضِيْتُ لَكُمُ الْإِسْلَامَ دِينًا, میرے بندو میں نے اسلام کو دین بنا کر تمہارے لیے چوائس کر کے دیا ہے, اللہ نے چوائس کیا ہے, اور تیری چڑیا جتنی عقل, مائی چوائس مائی چوائس, کہاں سے سکھائے تو مائی چوائس, اللہ نے پسند کر کے دیا, لے तेरी जिंदगी पाक साफ हो जाएगी, तेरा घर का माशरा पाक साफ हो जाएगा, तेरे घर के एक एक फर्द की जिंदगी में पाकी आ जाएगी, अल्लाह ने चॉइस करके दिया है, अब अल्लाह की चॉइस के मुकाबले में माई चॉइस फूटी तेरी, तो दो मूर्तियां लेकर आया, हाँ तो भाई ने पूछा दो क्यों लाए, कि असल में बच्ची 18 साल की है अपनी, तो मुरतिया व दुल्हा 20 साल का तो चाहिए ना, और पहनिया तो कैसे पहनिया, 20 साल का चाहिए ना कि 10 साल का दे, 20 साल का, तो भाई बहुत तलाश किया, 20 साल का एक नहीं मिला, 10-10 साल के दो लाया हूं, निकाह हो जाएगा, निकाह हो जाएगा, एक की जान एक का माल, ये 10-10 साल के दो दूल्हे हैं, निकाह नहीं होगा, दूसरों के माल लेकर जवाब में जाने से दीन नहीं फैलेगा, जिंदगी को पाक साफ करना है, ये मेहनत पकड़ लो, मकामी मेहनत भी पकड़ लो, मेरे दोस्तों इस उम्मत को तो इसीलिए पैदा किया गया और इसीलिए अल्लाह ने इस उम्मत के बखान किए हैं, तुम बहुत भली उम्मत हो, क्यों तुम्हारे चार कान हैं, तुम्हारे तीन टांगे हैं, ना कुंतुम खैर उम्मा उखरिजत लिन्नास, लोगों के लिए निकाली गई हो, तुम्हारी फिक्र तो ये होनी चाहिए मेरे मोहल्ले में जितने घर हैं, इन घर में जितने बालिग मर्द और औरतें हैं, इनमें से कोई बेनमाजी न रहे, रमजान आ रहे हैं, कोई बगैर रोजे के न रहे, ये हमारी फिक्र होनी चाहिए, और रमजान तो सीजन का महीना है, हाँ खाली सो जाने का महीना नहीं है, हाँ बात तो शहरी खाकर सोते हैं, जोर में उठते हैं, नहीं नहीं नहीं, नहीं। سونے کا مہینہ نہیں ہے، رونے کا مہینہ ہے، اللہ سے تعلق پیدا کرنے کا مہینہ ہے. ابھی سے طے کرنا چاہیے مجھے 4 قرآن، 5 قرآن، 10 قرآن اس مہینے میں مجھے ختم کرنے ہیں. روزانہ مجھے صلاۃ التسلیم پڑھنی ہے، روزانہ مجھے 4 اشراق اوابین تہجد پڑھنی ہے، روزانہ مجھے اتنی مرتبہ درود شریف پڑھنی ہے، اور 3 تسبیحات کا تو خوب اہتمام کرنا ہے، اور زیادہ نہیں لیکن رمضان کے 3 اشرے، کتنے اشرے؟ اور ہر اشرے کے دن کتنے؟ اللہ اشرانہ مہینہ 10 دیوس، کتنے؟ اور 3 مرتبہ 10 کو ملا ہو تو گنیت خیر کیا؟ 30 نا. اب میں آپ سے کہتا ہوں کہ ہر اشرے میں سے صرف 3 دن، تو کتنے بچے باقی؟ چوتھی گڑا کرا دیا، 7 دن بچے. دوسرے اشرے میں 3 دن، کتنے بچے؟ تیسرے اشرے میں 3 دن، تو 3 تیا 9، تو 9 دن اللہ کے راستے میں، اور باقی 7 تیا 21. بولو نہیں یار، اپنے گھر پر رہو، عبادت کرو، تراوی پڑھو. اس سے سارا مجمع یہ نیت کرے کہ بھائی سیزن کا مہینہ ہے یار، نفل پڑھو فرض کا ثواب، 1 فرض پڑھو 70 فرضوں کا ثواب، پھر اللہ کے راستے میں نکل کر جو بھاؤ بڑھ جاتا ہے، کمائی کا مہینہ ہے کمائی کا. ایک آدمی کپڑا بچھا کر خدا کے سامنے بیٹھا ہے اور چیزیں بیچ رہا ہے. اب کسی نے کہا یہاں کیوں بیٹھے ہو؟ یہاں 2 روپے میں جاتی ہے، پولن بازار میں 10 روپے میں جاتی ہے، پولن بازار. ہاں وہاں 10 فوراً گٹھن مار کے بھاگے گا. او بھائی وہ بنانا نا، وہاں 10 ہے یہاں 2 ہے. ارے مسلمان گٹھر مان دے اور نیت کر لے کہ رمضان سیزن کا مہینہ ہے، اس میں تو کمائی کمائی کرنی ہے. اس لیے تمام مجمع سے ہم یہ کہہ رہے ہیں، زیادہ نہیں لیکن کم سے کم ہر اشرے میں 3 دن لگاؤ گے. کون کون لگائے گا؟ تمہارا ہاتھ اپاڑوانی عادت تو ان سے پڑی گئی. ہم سوچ سمجھ کر اٹھا رہے ہو، کچھ نیت کر کے اٹھا رہے ہو، اس لیے کہ نیت کے اثرات ہیں. آنے والی جماعتوں کی خوب نصرت کرو. عام طور سے زکات نکالی جاتی ہے رمضان مبارک میں، بہت اچھا، پائی پائی کا حساب کر کے زکات نکالو، اٹکل زکات نہ نکالو. اور زکات نکالنے والے کی ضرورت ہے، فقیر اور غریب کی ضرورت نہیں ہے. اب مسئلہ الٹا ہو گیا ہے بھائی، نماز پڑھنا میری ضرورت، روزہ رکھنا میری ضرورت، تو زکات کتنا نکالنا غریب کی ضرورت؟ میری ضرورت ہے. اگر میری ضرورت سمجھ کے میں نکالوں گا تو غریب آدمی کی حقارت اور ہلکا پن میرے دل میں نہیں آئے گا. اگر میں نے اس کو زکات نہ دی، کوئی دوسرا اللہ کا بندہ دے دے گا، لیکن میری زکات اس کے ذریعے سے ادا ہو رہی ہے. جیسے میری نماز مسجد میں ادا ہو رہی ہے تو مسجد کا احترام ہوتا ہے کہ نہیں ہوتا؟ حالانکہ مسجد بنی ہے گارے مٹی کی، اور یہ اللہ کا بندہ جس کو اللہ نے غریب بنایا ہے تو دو تھوڑے سے پیسے دے کر تو اس کو حقیر سمجھتا ہے؟ عزت کے ساتھ دو. اس لیے شریعت نے کہا ہے جو شخص زکات کا مستحق ہے تاکید کرو، اور پھر اس کو یوں مت کہو کہ زکات ہے، اس کو یوں کہو یہ ہدیہ ہے، تاکہ اس کی عزت باقی رہے. ایک صحابی رضی اللہ تعالیٰ عنہ نابینا تھے، تو ان کی چارپائی سے لے کر دروازے تک رسی بندی ہوئی تھی. کوئی بھی سائل آتا رسی کے سہارے جاتے اور اس کے ہاتھ میں سوال دے دیتے. بچوں نے کہا ابا ہمیں دے، ہمیں کہو ہم دے دیں گے. کہا بیٹا میں سائل کی ضرورت کی وجہ سے نہیں جاتا، میں تو اپنی ضرورت کی وجہ سے جاتا ہوں، اس لیے کہ میں نے یہ سنا ہے कि जो शख्स अपने हाथ से किसी गरीब के हाथ में सवाल लेता है, अल्लाह इसको बुरी मौत से बचाता है। तो ज़कात हमारी जरूरत है, गरीब की जरूरत नहीं है। इन गरीबों को हल्का मत समझो, इनका एहतराम करो कि मेरा एक खरीदा उसके जरिए से पूरा हो गया। पाई पाई की ज़कात निकालो। अगर एक रुपये की ज़कात रह गई, जैसे वजू में एक बाल कोरा रह गया, वजू होगा अगर तो मुफ्ती बनो, वजू होगा है? और वजू नहीं होगा तो नमाज होगी। दो रुपये की ज़कात रह गई तो वो भी मुसीबत लाएगी, मुसीबत लाएगी। बात लोग क्या करते हैं कि ज़कात का हिसाब कर दिया कागज पर, लेकिन ज़कात की रकम अलग नहीं की। रोलेशन चल रहा है, रोलेशन क्या चल रहा है, क्या चल रहा है बोलो को अंग्रेजी वर्ग, क्या चल रहा है, चल रहा है। ये भी मुसीबत लाएगा। ज़कात की रकम अलग करो, ये मेल है, साथ में मत चलाओ, अलग करके फिर अदा करना शुरू करो। और बाद लोग ज़कात की रकम साल भर रखते हैं, पूरा वर्ष कैम मौलिका पूरा वर्ष चंदा वाला आवे यार, पर क्यों भी लाने अपन, अगर तू इससे पहले मर गया तो तेरा क्या होगा, ज़कात तो बाकी है तेरी, अलग निकालने से ज़कात थोड़ी अदा होगी। वो तो ज़कात जो हकदार है उसके हक उसके हाथ में जाएगी तब अदा होगी। और तो पूरे साल ज़कात की रकम लेके बैठा है, क्यों कि चंदा चंदा वाला लोई में पियो, नहीं है, नहीं है। हाँ ये भी खतरा है, मौत का कोई भरोसा नहीं है, इसलिए पाई पाई का हिसाब करो और जितना हो सके इतनी ज़कात जल्दी से अदा करो। ज़कात जिसने अदा कर दी और थोड़ा झुकता दो, थोड़ा झुकता दो, कंजूस न बनो। एक शख्स ने अपने बेटों को सोने चांदी का कारोबार करके दिया। अब वो एक मर्तबा बाप ने कहा बेटो कोई भी ग्राहक आवे ना तो झुकता देने, तो बेटे तो बाप से भी आगे, अब्बा ये आलू प्याज की दुकान नहीं है जो झुकता दें, ये तो सोने चांदी की दुकान है, झुकता देंगे तो मिलेगा क्या। हाय हाय, लेकिन वो बाप अल्लाह के दीन की मेहनत के रगड़े खा चुका था, न सर्दी न गर्मी न बारिश, नफा हो या नुकसान, जो उसने महीना तय किया था इस महीने पर अल्लाह के रास्ते में जाता था। इसलिए हम आपसे कहते हैं ओ वोदरा वालों, ये फरवरी पूरी हो रही है, मार्च शुरू होने वाला है, हर साल के महीने 12 होते हैं, अब 10 महीने बचे हैं, कोई भी महीना तय करो और ये महीना आने पर 4 महीने या चिल्ले की तरतीब बनाओ, फिर खुदा तुम्हारे लिए आसान करेगा। बनाओगे कौन बनाएगा, हैजो हैजो यरजो, हाँ महीना तय करो। मौल साहब सितंबर या सितंबर मौत आए तो मलकुल मौत से कहूंगा वही नहीं जमा तू, हाँ अगस्त तय करो, तय करो, तय करोगे तो खुदा आसान करेगा। लेकिन कोई साल हमारा चिल्ले और 4 महीने के बगैर नहीं गुजरना चाहिए। नियत करते हो, अब हाथ उठाने का नहीं कहूंगा, मना लागे तो आदत पड़ी गई, बात बच्चों की आदत होती है ना। एक मौली साहब इम्तिहान लेने गए, इम्तिहान ले रहे थे, तो इम्तिहान लेते लेते बच्चों से पूछा, अल्लाह बताओ बेवा को ना कह रहा है, बेवा तो पूछा जा रहा है इसको, ओ भैया ऊपर वर्षा वर्षा, अरे तू बोलो सर मानो वर्षा। अब इसने नहीं बताया तो जो वधारे डायो था तो ना તમે તો ડાયાન તરે આવો, તમે માશાલ્લાહ હકીકત માથું પાડ્યા, તમારા વાળામાં કોઈ કહેવરાય ને કે ગોધરામ કે આવરાય ને અમારે, તો જો હાથ ઉઠાના તું બોલ, मौलिक साहब बेवा? क्या? हाँ बेवा, ये जनो बाप मरी जाए। अरे बाप मरवा थी भैया, बेवा थी ना? शुक्र ओम कर दो तुम। अब वो था किसी मौली साहब का बेटा, ये मौली साहब इम्तिहान लेके जा रहे थे, तो वो मौली साहब मिले। मौल साहब इम्तिहान लेने गया था, अं तुम्हारो पुत्र है वो, तो मारो छोकरो? हाँ। क्यों रही हो? ये बहुत सरस रही, એકને મને સવાલ કર્યો, એટલે બેવા કોને કહેવાય? તો એને તો જવાબ નહીં આવ્યો, તમારા પુત્ર ને જવાબ આપ્યો. શું જવાબ આપ્યો? કે જેનો બાપ મરી જાય. મોલી સાહેબ, મોલી સાહેબ હોતે ને કા? મોલી સાહેબ મેરે બેટે કો ઇતના તો માલુમ હૈ કે કિસી કે મરને સે ઓરત બેવા હોતી હૈ, નક્કી કરને મેં ભૂલ હોઈ હૈ. इसलिए आप नियत करो, आज के लेकर जनाजा उठने तक मेरे घर में कोई हराम लुकमा नहीं आएगा, मेरे घर का माशरा इस्लाम के खिलाफ नहीं होगा, और आज के लेकर जनाजा उठने तक मेरी कोई नमाज आगे पीछे नहीं होगी। कहो इंशाल्लाह, ये नियतें करो। कोई साल चिल्ले चार बगैर के बगैर न गुजरे, कोई महीना तीन दिन के बगैर न गुजरे, कोई अठवाड़िया गश्तों के बगैर न गुजरे, कोई दिन मस्जिद व जमात ढाई घंटे और दो तालीमों के बगैर न गुजरे, आप इसको मजबूती से पकड़ लो, छह महीने के बाद मिलना, खुदा क्या जिंदगियों में निकाल लाता है। ये साबुन है, ये साबुन है। हाँ, जिंदगी पाक साफ हो जाती है। अब मैं क्या कह रहा था वो बताओ। गई भैंस पानी में, अरे पौड़ी में भैंस जाए कि बद्दी डूबी जाए, खाली शगड़ बता रहे हो। मैं क्या कह रहा था कि दो बच्चे, ये तो पैनी है जा जा। कोई नहीं है ये झुकता तो लो। धंधो याद छे, धंधो याद छे, दुकान दुकान दुकान भागता है सुबह, दुकान दुकान दुकान। अरे इशराक पढ़कर जा, अल्लाह कहता है ओ आदम के बेटे। अब मैं आपसे सवाल करूं, हदीस में है ओ आदम के बेटे, तो गोथरा में कोई आदम ने बेटो से भाई? आदम अली इस्लाम तो श्रीलंका में होता, कोई है बापरों की खबर? हम सब कौन है? वो आदम के बेटे, दीन के शुरू वक्त में तू दो रकात पढ़ ले, पूरे दिन तेरे काम को, पूरे दिन के काम को मैं बनाऊंगा। तो क्यों भागता है यार? फजर पढ़, तिलावत कर, जिक्र कर, मस्जिद व जमात में बैठ, मुलाकातों में जा, इशराक पढ़, फिर आराम से नाश्ता करके जा। रोजी तो दुकान के हाथ में है नहीं, रोजी किसके हाथ में? उस पर राजी कर ले यार, उसको राजी कर। ये दुकान, ये धंधा, ये फैक्ट्री, वो ये आपके लकड़ों की क्या है? अरे जो लकड़ों में कोई शू कह रहा है जो, हाँ शू कर शिया है पीछा, ये पीछा ये कैसा है मालूम है? ये पोस्टमैन है, पोस्टमैन चपाली, चपाली चपाली का काम जिसके नाम का जो आया है पहुंचा दो। अब एक शख्स के घर पटक ये टपाल वाला, टपाली पोस्टमैन हर महीने आवे और चेक दे जाए, तो पास में रहने वाला अले हाँ टपाली थी ताल्लुक करवो पड़े। हमारा बड़ो पेरास गैर जाए से आपू घर तो जो तो नहीं, वो चेक दे के भाई आओ चार बात पियो ना, माने टपाल तकसीम करवानी से पर बेहो तो करा चा बनाओ चाय भाया अब चाय भाई बाजू में मुझे तुम्हें हर वक्त ये पोखो तो होया हो कदा क्या कहता है, इनका तो लड़का बाहर है, वहां से आता है तो मैं देने आता हूं, तुम्हारो कोई सेवर के ना तो चौथी आवे बुजुर्ग। दुकान धंधा पिता पिता ये सब जो है कपाली है कपाली, ऊपर से अल्लाह जो भेजेगा ये देगा, इसके हाथ में कुछ नहीं है। इसके ताल्लुकात न बढ़ाओ भाई, दुकान को डेकोरेशन बढ़ाओ, हाँ ग्राहक होती मीठी मीठी बातों करो तो चपाली की खुशामद करने से रोजी आएगी, रोजी कौन देगा। तो नमाज पर जिक्र कर, तिलावत कर, दावत की मेहनत कर, मकामी काम में तू रहे, जकात पाई पाई की हिसाब करके तू दे दे, अल्लाह रोजी देगा। तो सोने चांदी की दुकान करके दी तो बेटों को नसीहत की, बेटा झुकता तोलने का, तो बेटे तो आजकल तो अब्बा ये आलू प्याज की दुकान नहीं है, सोने चांदी की, मना खबर से मुझे धंधो करी ना लो सर, दायो मत था, मैंने तुझे दिया, मैंने हदीस सुनी है, जिन और गया जिन पूरा पूरा तोलो फर्ज है, वर्गे झुकता तोलो ये एहसान है। तू ये कहता है सोना चांदी की दुकान है, सुनो मेरे प्यारे नबी अलैहि सलाम का फरमान सोने चांदी से ज्यादा कीमती है। ये वो बाप कह रहा है जिसके रगड़े फायदे थे, मामूली चीज नहीं है। जकात पाई पाई की निकालो, जकात पूरी निकल जाएगी, आग जला नहीं सकती, आग जला नहीं सकती, पानी बहा नहीं सकता, चोर चोरी नहीं कर सकता। एक हाफिज जी थे, हाफिज जी कौन बोलो ना, हाँ हाफिज जी, हाफिज जी, और वो शेर साहब डॉक्टर साहब, और ये हाफिज जी, अदब से नाम ले अदब से। उनकी छोटी सी पेटी थी, वो बच्चे पहले दफ्तर लेके जाते थे, अब तो कोथड़े आ गए हैं पीछे डालने के, उसमें रकम थी। दो आए चोर, अभी सब जाग रहे, बहुत अच्छा ताला ऐसा था कि तार से यूं करो तो खुल जाए, लेकिन बहुत कोशिश की नहीं खुला। तो एक ने कहा मैं बैग पकड़ता हूं तू ताला पकड़, ताला पकड़ कर लटका, फिर भी नहीं खुला। आप सब जाग रहे, थक कर चले गए, थक कर, इसलिए कि उजाला होता है तो चोर भाग जाता है, शैतान चोर है। जब दिलों में ईमान का नूर आएगा, आमाल का नूर आएगा, शरीयत सुन्नत का नूर आएगा तो शैतान दिल छोड़कर भागेगा। वो तो अंधेरे में आता है, वो जैसे उंदड़ा अंधेरे में आता है, चूहा और धमाल करता है, लाइट जलाओ तो कोना पकड़ जाता है, या अंधेरा है इससे शैतान आ रहा है। सुबह हुई, हाफिज साहब ने कहा भाई आज तो पहला बेगना आया था, हाफिज साहब आप जाग रहे थे, मैं तो जागत रहा था, तो तुमने खांसी भी नहीं खाई, इसलिए कि चोर के पैर कच्चे, चोर के पैर बोलो ना, चोर के पैर कच्चे, हाँ खांसी खाओ तो भाग जाए, शैतान चोर है। जरा सुन्नत पर आओगे, शरीयत पर आओगे, तय करोगे कि मरना सुन्नत पर है, शरीयत पर है, और जीना भी इसी पर है, भाग जाएगा। यहां दाल नहीं गलने वाली। एक लोहार था, लोहार जानते हो, लवार, लोहार जानते हो, जो लकड़ी वगैरह का काम करता है, जो चलो अल्लाह का शुक्र है। तो वो बेचारा रात को सोवे, एक मतलब बहुत थका हुआ था, सोया सोया। ओ मेरे भाइयों, एक बात कह रहा हूं, अल्लाह वाले तो खूब इबादत करते हैं, رات رات روتے ہیں، رات رات جاگتے ہیں، ادھر جاتے ہیں ادھر جاتے ہیں اللہ کے دین کی محنت کے لیے، کم سے کم ہم ان کی زندگی کو دیکھ کر تھوڑا بہت کرتے رہے اور دل میں یہ حسرت کرے اے اللہ میں اتنا تو نہیں کر سکتا جتنا تیرا ولی کر رہا ہے، اتنی حسرت تو پیدا کرو. عبداللہ بن مبارک رحمۃ اللہ علیہ کے پڑوس میں ایک لوہار رہتا تھا، نمازی تھا بیچارہ، لیکن اذان کی عظمت اتنی تھی کہ ہتھوڑا اٹھاتا تھا اور وہ کیوں لے جاتا تھا، اذان ہوتی تھی تو پیچھے ڈال دیتا تھا، اذان ہوئی ختم بات. اور یہی دھندا تھا بیچارے کا. عبداللہ بن مبارک رحمۃ اللہ علیہ کا انتقال ہوا، پھر اس کا بھی انتقال ہوا، تو جہاں عبداللہ بن مبارک کا مقام تھا لوہار کا بھی وہی مقام تھا. اگر بھائی تو یہاں کہ حضرت میری ایک عادت تھی، جب آپ رات کو روتے تھے میرے پڑوس میں عبادت کرتے تھے آہوزاری کرتے تھے، میں تھک کر چور ہو جاتا تھا، میری ہمت نہیں ہوتی تھی میں اٹھوں، میں اللہ سے کہتا تھا یا اللہ میرے پاس بھی اگر گنجائش ہوتی اور یہ پھٹنے پھٹنے کا دھندا نہ ہوتا تو میں بھی عبداللہ کی طرح اٹھ کر تیری عبادت کرتا، اس پر اللہ نے تم کو جو مقام دیا وہ مقام مجھے بھی دیا. تھوڑی حسرت تو پیدا کرو، تھوڑی حسرت تو پیدا کرو. اب وہ لوہار تھا، ایک بار تو گہرا سویا اور چور آیا، چور کے پیر کچے، تو وہ نیند میں بڑبڑایا، بکتے ہیں لوگ، نیند میں یہ بڑبڑایا، اس کی بیوی کا نام فاطمہ، کہا او فاطمہ وہ ہتھوڑا لا، تو چور سمجھا ہے تو جاگ رہا ہے، باندھا، صبح ہوئی وہ بیدار ہوا، کیا ہوا؟ ارے کیا کیا ہوا، وہ آیا تھا اور چوری کرنے کی تیاری میں تھا، تم نے بڑبڑاہٹ شروع کی، روزانہ بکو تاکہ چور آوے نہیں. چور کے پیر کچے ہوتے ہیں، شیطان بہت کچا چور ہے، وہ اندھیرے میں گڑبڑی کرتا ہے، اس لیے دل میں نور پیدا کرو، دل میں اجالا پیدا کرو. اب پھر میں پوچھوں گا میں کیا کہہ رہا تھا. ارے مولوی صاحب تبھی تو اوم دو دن اوم دو دن پتا ہمارے پوچھو تو. ہاں وہی ہے، کیا کہہ رہا تھا بولو، شو ہاں حافظ جی کی بیٹی، وہ بھی مال ہے، اس کو دکان یاد آئی اور تمہیں مال یاد آیا. تو حافظ جی تم جاگ نہیں رہے تھے کہ میں جاگ رہا تھا، تو کھانسی بھی نہیں کھائی کہ کھانسی کیوں کھاؤں، اس رقم کی میں نے زکات نکال دی تھی، کرنے تو کوشش بیچاروں کو، وہ تو ایک پیسہ چوری نہیں کر سکتے، زکات کے مال کی حفاظت ہو جاتی ہے. اس لیے میرے بھائیوں پائی پائی کی زکات نکالو اور اوپر سے تھوڑا نکال دو تاکہ کوئی چیز باقی نہ رہ جائے، ورنہ دو چار روپیے کی بھی رہ گئی تو پھر جو ہے مصیبت آئے گی، مال برباد ہو جائے گا. جیسے ایک دو بال کورے رہ گئے وضو نہیں ہوگا، وضو نہیں ہوگا تو نماز نہیں ہوگی. باپ علیہ السلام کی دعا، اللہم انی اسألوک عیشۃ نقیۃ، اے اللہ میں تجھ سے صاف ستھری زندگی مانگتا ہوں، صاف ستھری، کوئی گناہ کا میل نہیں، کوئی گھبراہٹ نہیں، کوئی گندگی نہیں، ہاں صاف ستھری. اور اس کے لیے، اس کے لیے نہیں بولو، اس کے لیے کیا کرنے کا ہے؟ کشنا ہاتھ اونچا کرے دو، کیا کرنے کا ہے؟ دعوت کا کام کرو میرے دوستو، کرو، بھاگو مت، نشتوں سے بھاگو مت، تعلیم سے مت بھاگو، تین دن سے مت بھاگو، زندگی گزر جائے گی، ہاتھ میں ایک تنکا بھی نہیں آئے گا، ہائے ہائے کر دے جائے گا، ہائے ہائے کرتے جائے گا. لو ہم تو چلے، یہ پیٹھا تم سنبھالو، یہ فیکٹری تم سنبھالو، یہ کارخانہ تم سنبھالو، تو سب بچوں کے لیے چھوڑا کمیشو لے جائے گا، کمیشو لے جائے گا. ایک آدمی घोड़ा बेचने के लिए बाजार में गया तो दूसरा आया, भाई घोड़ा बेचना है? हाँ बिल्कुल, इसीलिए तो बाजार में लाके खड़ा किया। भाई घोड़ा तो बेचना है, राइड में तो बहुत अच्छा है, लेकिन दौड़ कैसी है इसकी? भाई ये तो तुम खरीदो। लेकिन नहीं, पहले दौड़ देखूंगा तो थोड़ा एक चक्कर लगाने दो मुझे कि ठीक है, और तुमको भरोसा ना आवे तो मेरे जूते यहां पड़े। अब वो घोड़ा लेके चला तो अभी तक वापस नहीं आया है ना, और नतीजे में जूते मिले है ना, इसलिए कि जो बेचने आया था वो भी चोरी करके लाया था, तो जितने में लाया था इतने में गया और मुफ्त के जूते मिले। खाली हाथ आया था, खाली हाथ जा रहा है और गुनाहों के जूते लेके जा रहा है। बहुत समझदारी से काम लो, जिंदगी आज है कल नहीं, अभी है थोड़ी देर के बाद नहीं। हर एक को रोजाना एक दिन का वीजा दिया जाता है, कितना कितना कितना, हाँ, और फिर वो वीजा दोपहर होते होते रिजेक्ट हो सकता है। क्या साको दिया? अच्छा मौत हो गई? हाँ, क्या हुआ? क्या क्या गाया? क्या हुआ? क्या हुआ? क्या क्या गाया? मैं ये कहता हूं पहले मौत आती है कि पहले अटैक आता है? हर मरने वाले को अटैक आता है, लेकिन डॉक्टरों को कुछ पता ना चले तो क्या अटैक आया? अरे हर मरने वाले को अटैक आता है कि नहीं आता? तो पहले अटैक के पहले मौत, पहले मुर्गी के पहले अंडा। अल्लाह मौली जब, हाँ, जिंदगी चली जाएगी, पता भी नहीं चलेगा। कुछ कर लो, जिंदगी को पाक साफ रखो। जब जिंदगी पाक साफ होगी तो आगे की दुआ सुनो, اللهم اني اسالك عيشة نقية وميتة سوية। اے اللہ تو مجھے ڈھنگ کی موت دے, ڈھنگ کی موت, ڈھنگ کی موت کائے کی, ڈھنگ کی موت کس کو کہتے ہیں؟ کہ ڈھنگ کی موت, کہ اللہ کا کوئی حق باقی نہ ہو اور اللہ کے بندوں کا کوئی حق باقی نہ ہو। نماز نہیں, زکات نہیں, صدقہ فطر نہیں, کوئی حق اللہ کا باقی نہیں اور بندوں کا کوئی حق باقی نہیں, اور موت آئی پاک صاف اور ڈھنگ کی موت آئی۔ آگے ایک دعا اور ہے, اللہم انی اسلک عیشتا نقیہ ومیتا سویہ ومردا غیر مخزی ولا فاضح۔ اے اللہ, جیسے میں نے کہا تھا کہ ہماری منزل اللہ کی ذات ہے, ان الى ربک رجعا, اے اللہ جب میں لوٹ کر آؤں تو رسوائی نہ ہو, فجیتا نہ ہو, پریشانی نہ ہو, بے شرمی نہ ہو۔ اے اللہ, اے اللہ, اے اللہ, جب زندگی پاک صاف, موت ڈھنگ کی, تو فجیتا ہوگا, فجیتا ہوگا۔ ہاں, اسی لیے کہا جاتا ہے اپنی زندگیوں کو پاک صاف کرو, اللہ کے احکامات کو پورا پورا ادا کرو, اور میرے بھائیوں پانچوں نمازیں مسجد میں جماعت کے ساتھ ادا کرو۔ ہاں, ہمارے پڑوس میں جتنے مسلمان ہیں سب کو سچا پکا نمازی بناؤ اور سب کو دعوت کی محنت میں لگاؤ, اللہ کے پاس اس حال میں جائیں گے کہ ہمارا اللہ ہم سے راضی ہوگا۔ اور جب موت کا وقت آئے گا نا, مروں سے گندہ مروں, اللہ گزرا والوں مروں سے گندہ مروں, اور جب تمہیں آگے بات نہ کرو یار, ہمیں تو جیوا مجھے آویلا کیے جیو بیٹا, کتنا جیو تو تمہیں, ارے مرنا ہے نہیں مرنا, ہم تو سب سنا تھا گزرا والے بہت مضبوط ہوتے ہیں, بولتا اب یہاں تو سب مضبوط ہی نکل جاتی ہے جب موت کا وقت آتا ہے, تو مرنا ہے اور اچھی موت مرنا ہے, مرنا ہے اور اچھی موت مرنا ہے, تو اس کا نسخہ بتایا ہے, کما تحیون تموتون وکما تموتون تحشرون, جیسے جیو گے ایسی موت آئے گی, اور جس حال میں موت آئے گی اس حال میں اٹھائے جاؤ گے۔ تو کوئی یہ چاہے موت میری اچھی ہو تو زندگی اچھی کر, یہ محنت زندگی اچھی بنانے کی محنت ہے, اس لیے میرے دوستو اس محنت کو پکڑ لو۔ نمازوں کا اہتمام کرو، حلال روزی کی فکر کرو، کسی کا پائی پیسہ اپنے پاس ہو تو اس کو ادا کر دو. خواجہ نظام الدین اولیاء رحمۃ اللہ علیہ جب فارغ ہوئے تو سوچا کسی اللہ والے کے ہاتھ میں ہاتھ دے دیں. تلاش کرتے کرتے کرتے کئی سال نکل گئے. پھر ایک بزرگ ملے خواجہ فرج الدین گنج شکر ان کے پاس گئے. حضرت بیعت ہونے آیا ہوں. ہائے ہائے، کہا بیٹا تیرے ذمے کسی کا حق تو باقی نہیں ہے. اب سوچا، ہاں پڑھنے کے زمانے میں ایک کتاب بائنڈنگ کرائی تھی ایک لالا جی کے پاس، اس کے دو پیسے باقی ہیں، دینا بھول گیا ہوں. گئے پاک پٹن سے وہاں گئے. لالا جی بہت بوڑھا ہو چکا تھا. لالا جی بولو بیٹا یہ دو پیسے لے لو. کہ کائے کے دو پیسے؟ کیا میں پڑھتا تھا تو ایک کتاب بائنڈنگ کروائی تھی، یہ کتاب کے دو پیسے باقی ہے. کہا بیٹا کہاں سے آیا تو؟ کہ پاک پٹن سے آیا. لالا جی نے کہا معلوم ہوتا ہے وہاں کوئی مسلمان رہتا ہے. مسلمان کی پہچان یہی ہے، کسی کو تکلیف نہیں پہنچائے گا، کسی کو ستائے گا نہیں، کسی پر ظلم نہیں کرے گا، راستے کا کانٹا ہٹا دے گا، راستے کا کانٹ ہٹا دے گا، اپنے پڑوسیوں کے ساتھ اچھا سلوک کرے گا، ماں باپ کی خدمت اپنی خوش نصیبی سمجھ کر کرے گا. ہاں آج بوڑھے ماں باپ بہت پریشان ہیں، بہت گھر ایسے کم گھر ایسے ہیں جس میں ماں باپ خوشی کی زندگی گزارتے ہو. ہاں ان کا قصور یہ ہے کہ وہ بوڑھے ہو گئے، ان کا قصور یہی ہے. اور قبضہ دھندے پر بچوں کا آ گیا ہے، وقت پر کھانا ملے نہ ملے بول نہیں سکتے بےچارے، نہیں بول سکتے. اور پھر بات مرتبہ تو بھائیوں میں لڑائی ہوتی ہے، میں اکیلا ہوں، اپنے پانچ بھائی نہیں ہیں تو باری باری سب نہیں پالیں گے. لا الہ الا اللہ. اب باری لگا دیتے ہیں، ایک مہینہ یہاں، پوچھو ماں باپ سے کیا گزرتی ہے. دونوں نے مل کر تم 10 بھائی بہنوں کو پالا اور تم 5 مل کر 2 بوڑھے ماں باپ کو نہیں پال سکتے ہو، باری لگاتے ہو، ہر جگہ ان کی طبیعت نہیں لگتی ہے. اور بعد ہوشیار تو کیا کرتے ہیں، بھائی ان کرو اپنے 4 بھائی سیے تو مانا تمہیں پاڑو باپ نے منہ پاڑو. ارے کیا کیا یار، بڑھاپے کی لاٹھی کا سہارا ہی توڑ دیا. اب ماں کس سے بات کرے گی، ماں بوڑھا کس سے بات کرے گا، دونوں ساتھ میں رہتے تھے تو زندگی گزر رہی تھی. اور بعض مرتبہ ایسا ہوتا ہے ایک بھائی یہ کہتا ہے میں پالوں گا لیکن خوراک ہی دینی پڑے گی، تو کس کی روٹی کے پیسے لے رہا ہے، تو کس کی روٹی کے پیسے لے رہا ہے. ماں باپ کی قدر کرو، بچوں کی دینی تربیت کرو، بچوں کو آزاد مت چھوڑو، بچوں کی دینی تربیت کرو. ماحول بہت گندا ہے، بہت گندا ہے، تعلیم کے حلقوں میں بٹھاؤ، غلط لڑکوں کے پاس ان کو بیٹھنے مت دو. ہاں وہی، اس کے علاوہ میرے دوستو رمضان شریف آ رہا ہے، پھر کہہ رہا ہوں خوب عبادت، خوب رونا دھونا، خوب اپنی روزی کی حفاظت. اس لیے کہ روزہ خالی کھانا پینا بند کرنا نہیں ہے، آنکھوں کا بھی روزہ ہے، کانوں کا بھی روزہ ہے، زبان کا بھی روزہ ہے، ہاتھ پیر کا بھی روزہ ہے. اور رمضان کو معمولی مت سمجھنا، آنے میں دیر کرتا ہے، جانے میں دیر نہیں کرتا، آیا اور گیا. کبھی رمضان سے تو باتیں کرو، کبھی رمضان سے تو باتیں کرو. اس لیے کہ رمضان آیا ہے اور ہر مسلمان کا گھر تلاش کر کے آیا ہے، چاہے جھوپڑا ہو چاہے کچا ہو لیکن ایمان والا ہے. رمضان آیا، بھائی کہاں سے آئے؟ اللہ کے پاس سے آئے، تو دوسروں کے مکانوں کو چھوڑ کر کے نہ، ہم کو تو تمہارے گھر ہی بھیجا ہے. کیا لو گے، ہے نا، گرم یا ٹھنڈا، کیا فالودا یا آئس کریم، کافی یا چائے، کیا لو گے؟ نہیں نہیں، ہم تو تمہاری دعاؤں کی آہیں لینے آئے ہیں اور تمہاری سسکیاں لینے آئے ہیں اور تمہارے آنکھوں کے آنسو لینے آئے ہیں. اور روزے کی وجہ سے तुम्हारी प्यास जो गलत में कांटे की तरह चुभ रही है वो कैफियत लेने आए हैं। अच्छा क्या लेकर आए हो? इसलिए कि जब भी कोई मेहमान आता है तो जिसके घर मेहमान जाता है मुलाकात तो बाद में करता है, पहले उसकी थैली देखता है। कैसे के नहीं थैली देखता है। एक शख्स ने कहा भाई हमारे घर आओगे? आऊंगा। तो जब आओ तो खुला गली कौन सी, फिर गले में एक मोड़ आएगा, गली में वहां मुड़ जाना, फिर यूं मुड़ जाना, फिर एक गेट आएगा, वो गेट को दोनों कोहनियों से खोलना। बोले भाई दोनों कोहनियों से क्यों खोलना? इसलिए कि तुम आओगे तो दोनों हाथ भरे हुए होंगे, कुछ लाओगे मेरे लिए, इसलिए हाथों से तो खोल नहीं सकते। अरे रमजान तू क्या लाया कि तेरी दुआओं की मगफिरत लेकर आया हूं, नफल पर फर्ज का सवाब लेके आया हूं, फर्ज पर 70 फर्जों का सवाब लेके आया हूं, जन्नत के दरवाजे खुलवा के आया हूं, जहन्नम के दरवाजों पर ताले डलवा के आया हूं और शैतान को दरिया में डिबो कर आया हूं। बातें तो करो रमजान से, और बहिराती बातों करवानी फुर्सत से रमजान से बातों करो। माल माल माल माल, धंधा धंधा, अरे क्या करेगा यार, क्या करेगा भाई? तो बता, सोने का मकान बना दे, सोने की गाड़ी में घूम ले, रोजाना 1000 लिबास तो बदल दे, तो करेगा क्या? बैराती तो बात कर और बेच तो खरा। नमाज पढ़ी, तिलावत थी तुम्हारी, जिक्र करियो, तालीम थी, छोकरा पढ़वा गया था, कई तकलीफ तो नहीं थी? पूछ तो सही, पूछ तो सही, ये तो जाएगा, कोई बोले नहीं, बहुत टेंशन मो, बहुत टेंशन, कोई बोले छोकरा होना कह दो, बोले नहीं हो ना, बारिश मारिश ये सीख रहे थे। अब बेचारे चुपचाप चुपचाप, और फिर उठा मैं जा रहा हूं तो शुक्र घर में आया तो था। बात कर यार, बच्चों को लेके बैठ, मानूस कर, हाँ ये हमारा हक है। इसलिए हजरत अब्दुल्ला बिन अमर बिन आस रजी अल्लाह तआला अनु का निकाह हुआ तो अमर बिन आस रजी अल्लाह तआला अनु ने अपनी बहू से पूछा, अब्दुल्ला की बीवी से, मेरे बेटे को कैसा पाया? तो बहू बहुत समझदार हुई, जवाब दे दिया, बहुत अच्छे हैं, बहुत अच्छे हैं, रात भर नफले पढ़ते हैं, दिन भर रोजा रखते हैं। ये क्या उदू कही दे दू, मुझे हाथ नहीं लगाया, बहुत अच्छे, रात भर नफले, दिन भर रोजा। अब आप अली इस्लाम की वह शिकायत पहुंची, अब्दुल्ला ने हमजाओ भाई, आप अली इस्लाम की हजरत अब्दुल्ला, अब्दुल्ला तेरी शिकायत मुझ तक पहुंचे मालूम है क्या? मैंने खबर दे, मारी शिकायत आप सुधी पहुंची दे, अब्दुल्ला तेरे बदन का भी तुझ पर हक है, आराम कर लिया था, तेरे आंखों का भी हक है, मेहमानों का भी हक है, बीवी का भी हक है, हाँ वक्त दो बैठो, बीवी के साथ खुशी की बातें करना ये भी सवाल है। एक मरतबा आप अलैहिस्सलाम सहाबा की जमात के साथ जा रहे थे तो साथियों से कहा तुम्हें आगर दो, माँ आयशा रजी अल्लाह तआला अन्हा साथ में थी, कहा आयशा दौड़ लगाएंगे, आपस में दौड़ लगाएंगे, अल्लाह के नबी अलैहिस्सलाम दौड़ लगाई, तो माँ आयशा आगे बढ़ गई। फिर एक मौका आया, सहाबा इकराम को कहा तुम जाओ, फिर कहा आयशा दौड़ लगाएंगे, चंद लगाएंगे। तो इस वक्त आप अलैहिस्सलाम आगे बढ़ गए, आपने फरमाया तिल का तिल, उस दिन का बदला ले लिया, उस दिन तू आगे बढ़ गई थी। आपने फरमाया आयशा तू नाराज हो जाती है तो भी मुझे पता चलता है कि मेरी हुमेरा नाराज है, आयशा था लेकिन नाम हुमेरा, कुछ ना कुछ नाम रखो लिया, हाँ हुमेरा। तो क्या अल्लाह के लिए कैसे पता चलता है कि जब तू राजी रहती है ना और कसम खाती है ना तो यूं कहती है मोहम्मद के रब की कसम, और जब नाराज हो जाती है ना तो यूं कहते इब्राहिम के रब की कसम। तो मैं समझ जाता हूं क्या तू मेरा नाराज है। अरे क्या यार जिंदगी, औरत मर्द से उनसियत हासिल नहीं करेगी, उसका दिल का बोझ मर्द दूर नहीं करेगा तो कौन करेगा यार। आप अलैहिस्सलाम ने सबक दिया है कि तुम में बेहतर वो है जो अपने घर वालों के हक में बेहतर हो, और मैं तुम में सबसे ज्यादा अपने घर वालों के हक में बेहतर हूं। एक मतलब गालिबन हज़रत मैमूना रज़ी अल्लाह तआला अन्हा की बारी थी, आप अलैहिस्सलाम वहां सोए थे, रात को आप दरवाजा खोलकर चले गए बाहर, तो हज़रत मैमूना की आंख खुली, मालूम होता है किसी और बीवी के पास गए हैं, अंदर से कुंडी बंद कर दी। आप अलैहिस्सलाम तशरीफ लाए, खोलो खोलो खोलो, कुंडी खुलती रही। जब कुंडी खोली तो कहा, मैमूना तुमने क्यों बंद किया, मैं अल्लाह का नबी हूं, मैं इंसान करता हूं, मैं अपनी हाजत के लिए गया था, किसी और बीवी के पास नहीं गया था, और हम होते तो तड़ाक से, सुनती नहीं है कब से चिट चिट चिट चिट करता हूं। हाँ, ये पता चलेगा तड़ाक से कयामत के दिन क्या होगा। औरतों पर जुल्म न करो, औरतों को गालियां मत दो, ताने मत दो। बार दफा जवान बच्चियों के सामने ये बूढ़ा गाली देता है अपनी बीवी को, बहुओं के सामने गाली देता है, शर्म नहीं आती, क्या कर रहा है तू, अपना गुस्सा काबू भी नहीं कर सकता। इसलिए अपना माशरा सही करो, घरों में दीनी मुजाकरा जिंदा करो, और जो आपने तीन दफा हाथ उठाए थे मालूम है, मालूम है, अल्लाह बोलो का, अल्लाह इस पर अमल की तौफीक नसीब फरमा दे। दुरूद शरीफ पढ़ लें भाई, कोई ऐलान ينبغي لجلال وجهك وعظيم سلطانك، سبحان ربي العلي على القهار، الحمد لله رب العالمين، حمدا يوافي نعمه ويكافئ مزيدا، اللهم لا سهل الا ما جعلته سهلا، وانت تجعل الحزن سهلا اذا شئت، لا اله الا الله الحليم الكريم، سبحان الله رب العرش العظيم، الحمد لله رب العالمين، نسألك موجبات رحمتك وعزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل اسم، لا تدع لنا ذنبا إلا غفرتا يا أرحم الراحمين، ولا هما إلا فرجتا، ولا كربا إلا نفستا، ولا درا إلا كشفتا، ولا حاجة من حوائج الدنيا والآخرة هي تقريبا إلا قضيتها ويسرتها يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين يا أول الأولين يا آخر الآخرين يا ذا القوة المتين يا راحم المساكين يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم ألف لام ميم الله لا إله إلا هو الحي القيوم وعدت الوجوه للحي القيوم الله أكبر كبيرا والحمد لله كثيرا وسبحان الله بكرة وأصيلا اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد النبي الأمي وأزواجه أمهات المؤمنين وذريته وأهل بيته كما صليت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد النبي الأمي الزكي الطاهر صلاة تحل بها العقد وتفك بها الكرب ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا آتنا من لدنك رحمة وهيئ لنا من أمرنا رشدا ربنا وآتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة ولا تخزنا يوم القيامة إنك لا تخلف الميعاد ربنا إننا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا ربنا ولا تحمل علينا إسرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين اللهم أحسن عاقبتنا في الأمور كلها وأجرنا من خزي الدنيا وعذاب الآخرة اللهم لا تهلكنا فجاعة ولا تأخذنا بغتة ولا تغفلنا عن حق ولا وصية يا ولي الإسلام وأهلي يا ولي الإسلام وأهلي ثبتنا به حتى الأحقاب يا مقلب القلوب ثبت قلوبنا على دينك ويا مصرف القلوب ثبت قلوبنا على طاعتك اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان اللهم اجعلنا من الراشدين اللهم اجعلنا هداة مهتدين غير ضالين ولا مضلين اللهم اهدنا واهد بنا واجعلنا سببا لمن اهتدى اللهم ان قلوبنا ونواصينا وجوارحنا بيدك لم تملكنا منها شيئا فاذا فعلت ذلك بنا فكن انت ولينا كن انت ولينا كن انت ولينا واهدنا الى سواء السبيل واهدنا الى سواء السبيل اللهم اغفر لنا ولابائنا ولاباء ابائنا ولامهاتنا ولاخواننا ولاخواتنا ولاصدقائنا ولاقربائنا ولاساتذتنا ولتلاميذنا ولمشايخنا ولمن من علينا ولمن له حق علينا ولمن اوصانا بالدعاء ولجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات الاحياء منه والاموات برحمتك يا ارحم الراحمين اے اللہ ہماری وہ پوری امت مسلمہ کی پوری پوری مغفرت فرما اے اللہ ہم نے دین کو چھوڑ کر شریعت کو چھوڑ کر اپنی خواہشات پر چل کر اپنی منمانی زندگی گزار کر اپنے پیروں پہ کلہاڑے مارے ہیں اے اللہ اور تیرے غضب کو برکایا ہے اے اللہ اے اللہ ہم تو چھوٹے بچے سے زیادہ نادان ہیں اے اللہ اگر تو نے ہم کو اپنی نادانی پر چھوڑ دیا ہم تو اپنی دنیا بھی اجاڑ دیں گے اور اپنی آخرت بھی اجاڑ دیں گے اے اللہ یہ پورا مجمع تیرے دربار میں معافی مانگنے آیا ہے ہاتھ جوڑنے آیا ہے پیشانیاں رگڑنے آیا ہے گھٹنے ٹیکنے آیا ہے معاف کر دو مولا معاف کر دو مولا معاف کر دو مولا معاف کر دو ہمیں معلوم ہے کہ ہم نے ہمارے رب کو بہت ناراض کیا ہے بہت ناراض کیا ہے لیکن ہم نے یہ بھی سنا ہے ناراض باپ اور روٹا ہوا باپ اتنا جلدی راضی نہیں ہوتا جتنا ہمارا ناراض رب راضی ہو جاتا ہے اللہ اس پوری مجمے سے اور پوری امت مسلمہ سے تو راضی ہو جا تو راضی ہو جا تو راضی ہو جا تیری مرضیات پر چلنا ہمارے لیے آسان بنوا جب تو شیطان کے مکر و فریب سے ہماری عبادت بنوا اے اللہ ہمیں سچا پکا مسلمان بنا دے ہمیں سچا پکا مسلمان بنا دے ہمیں سچا پکا مسلمان بنا دے اے اللہ تیری مرضیات پر چلنا تو ہمارے لیے آسان بنوا دے اس کی توفیق تو ہمیں دے دے اس کی توفیق تو ہمیں دے دے اے اللہ گناہوں کی نفرت دلوں میں پیدا فرما کر اس سے بچنا آسان فرما دے مولا گناہوں کی ایسی لتے پڑی ہوئی ہے جب تک نہ کرے تب تک چین نہیں آتا کوئی بیٹھک خالی نہیں کوئی مجلس خالی نہیں اے اللہ کوئی رات خالی نہیں کوئی دین خالی نہیں جہاں تیری نافرمانیوں کے بازار گرم نہ کیے ہو اور جہاں تیرے بغاوت کے نعرے بلند نہ کیے ہو اے اللہ اتنا سارا ہونے کے باوجود آنکھوں سے گناہ کیا تو نے آنکھوں کا نور نہیں چھینا کانوں سے گناہ کیا تو نے کانوں کے پردے نہیں توڑے اے اللہ زبان سے گناہ کیا زبان پر تو نے لقوا نہیں ڈالا دماغ سے گناہوں کی اسکیمیں کی تو نے دماغ کو قید نہیں کیا ہاتھ اور پیر پر لقوے نہیں ڈالے تیرا دھڑک ہے برابر تو کھانا دیتا رہا پانی دیتا رہا گناہ کرتے کرتے سوئے تنہیں ہی وقت پر اٹھایا اے میرے مولا اے میرے مولا ہمیں تو معاف کر دے, ہم نے موت کو بلا دیا, آخرت کو بلا دیا, جہنم کو بلا دیا, جنت کو بلا دیا, پیارے نبی علیہ السلام ہمارے باپ باپ کو قربان. پیٹوں پر پتھر پھاڑ کر دو دو مہینے تک اپنے گھروں کے چولہے بجوا کر, بیٹی فاطمہ کی چھاتی کا دودھ خشک کروا کر, حضرات حسنین کو بھوک میں دل دلاتا دیکھ کر, بہت میں 70 شہید کروا کر, اے اللہ اے اللہ, دین دیا, شریعت دی, سنت دی, اے اللہ اے اللہ, ہم کو ستانے کے لیے تیرے نبی کے علاوہ اور کوئی نہیں ملا. دنیا سے جا رہے ہیں, گھر میں اندھیرا ہے, ایک چٹان تیل نہیں. ماں عائشہ پڑوسن کے پاس جا کر کہتی ہے بہن تھوڑا سا تیل دے دے تاکہ میں چراغ جلاؤں اور پیارے نبی کے تہمات دارے اجالے میں کروں. آپ دنیا سے جا رہے ہیں, صحابہ مسجد میں بیٹھے ہوئے ہیں, آپ نے نہیں فرمایا عائشہ کو بلا لو, فاطمہ کو بلا لو, حسنین کو بلا لو, آپ نے فرمایا پردہ ہٹا لو, ایک نظر امت کو دیکھتا جاؤ, ایک نظر امت کو دیکھتا جاؤ. دنیا میں نہیں بلایا, دنیا سے جاتے جاتے نہیں بلایا, پل سراط پر نہیں بلائیں گے, عہدے کوثر پر نہیں بلائیں گے, ترازو کے پاس نہیں بلائیں گے. پھٹ گئی قسمت ہماری کہ ہم نے بالوں کی کٹنگ میں بلا دیا, چہرے مہرے میں بلا دیا, لباس پوشاک میں بلا دیا, کمائی خرچ میں بلا دیا, شادی بیاہ میں بلا دیا, کہ اللہ کسی بول پر ہم نے آقا کو یاد نہیں رکھا. اے اللہ اگر اسی حال میں بہت غریب اشر تو قائم ہونے والا ہے, ہر ایک کو آپ کے پاس عہدے کوثر پر جانا ہے, کہیں ایسا نہ ہو ہم عہدے کوثر پر جائیں فرشتے ہمیں روک دے. آقا فرمائے آنے تو میرے ہیں, فرشتے کہیں گے لا تدری ما احدث بعدک, نتیجے آپ کے نہیں ہے, آپ نے جو دین قربانیوں کے تک پہنچایا تھا وہ تو نے چھوڑ ہی دیا تھا, نئی نئی چیزیں پیدا کی تھی. آقا فرمائیں گے سوکن سوکن سوکن, دور ہٹو, منہ کالا کرو, میرے پاس نہ ہو. اے اللہ ان بدبختوں میں تو ہمارا شبہات سفر کا, ان بدبختوں میں تو ہمارا شبہات سفر کا, ان بدبختوں میں تو ہمارا شمار سفر کا, تم نے شریعت والی زندگی ہمیں نصیب فرما اور پیارے نبی علیہ السلام کو دن دن آپ علیہ السلام کے لائے ہوئے دین کو زندہ کرتے کے لیے جان مال صلاحیتوں کو کہ اللہ اس پر لگانے والا تو ہمیں بنا دے. یہ دنیا دنیا اور دنیا کمینا اور دنیا ربینا نے ہماری صلاحیتوں کو کھا لیا, ہماری جان اور مال کو برباد کر دیا. اے اللہ یہ تینوں نعمتیں تیرے دین کے پھیلانے کے لیے تجھے دی تھی. آج تک اس میں دین پر چلنے کے اعتبار سے اور دینی محنت کے اعتبار سے جتنی کمی کوتاہیاں ہوئی پورے مجمعے نے توبہ کی ہے, پورے مجمعے نے نیت کی ہے کہ جب تک زندہ رہیں گے دین پر چلیں گے اور دین کی محنت کریں گے, چہلائی نیتوں کو تو قبول فرما, ان کے جذبات کو تو قبول فرما, ان کے ارمانوں کو تو قبول فرما. اے اللہ تو ہم سے راضی ہو جا, تیری رضامندی سے بڑھ کر کوئی بڑی نعمت نہیں اور تیری مصیبت سے تیری ناراضگی سے بڑھ کر کوئی بڑی مصیبت نہیں. اے اللہ اے اللہ اگر تو ناراض ہے وہ چٹنی روٹی ہے, اگر تو راضی ہے وہ چٹنی روٹی ہے, اگر تو راضی ہے وہ جھوپڑا ہے, اگر تو راضی ہے اس کی سب سے زیادہ کپڑوں ہے, اگر تو راضی ہے تو مزدوری ہے, ہم کامیاب ہے, ہم کامیاب ہے. مولا اگر تم ناراض ہے تو تیری ناراضگی کے ساتھ بنگلہ کس کام کا, تیری ناراضگی کے ساتھ کارخانہ کس کام کا, تیری ناراضگی کے ساتھ اچھی پوشاک کس کام کی, تیری ناراضگی کے ساتھ بیک بیلنس کس کام کا. اے اللہ ہمیں اس کا احساس نصیب فرما, ہمیں اس کا احساس نصیب فرما, موت سے پہلے پہلے موت کی بہترین تیاری کرنے کی توفیق نصیب فرما. اے اللہ رشتہ دار شب فرات کی گزری ہے تیری طرف سے بیٹھتے ہوئے. اگر تو نے ہم کو شبی اور بد وقتوں میں تھی ہمیں لکھوایا میرے سوچا معافی مانگتے ہیں التجا کرتے ہیں ہمیں سعید لوگوں میں لکھ لے, ہمیں شکی میں سے نکال دے, ہمیں سعید لوگوں میں سے اے اللہ اگر تو نے ہماری رزق کی تنگی کا فیصلہ کیا ہے تو ہماری رزق کی فراغی کا فیصلہ فرما, اگر تو نے ہمارے لیے بلا مصیبتوں کا فیصلہ کیا ہے تو ہمارے لیے آفیت کا فیصلہ کر دو. اے اللہ اگر تو نے ہمارے لیے موت کا فیصلہ کیا ہے اس کو تو کوئی بدل نہیں سکتا, اس کو تو کوئی ٹال نہیں سکتا, اے بھگوان لیکن جب وقت موعود آئے موت کا وقت آئے ضرور آئے گا, کون بچا ہے جو بچے گا؟ اے اللہ دنیا بکتے بکتے مرنے سے, دنیا بٹورتے بٹورتے مرنے سے, ہائے ہائے کرتے مرنے سے, گناہ کی حالت میں مرنے سے تو ہماری حفاظت فرما اور اپنے کرم سے ہماری زبان پر کلمہ شہادت جاری کرتا, کلمہ شہادت جاری کرتا. اے اللہ موت کے بعد دو چار گھنٹے میں جنازہ اٹھ جائے گا, جنازہ اٹھ جائے گا, سارا ٹھاٹ پڑا رہ جائے گا کہ بلاد چلے گا بن جا رہا. اے اللہ اے اللہ کیا بے بسی بے بسی کا عالم ہوگا, گھر میں کوہرام مچا ہوا ہے, جنازہ جا رہا ہے, آگے قبر کا گڑا ہے جس کے بارے میں میرے پیارے نبی علیہ السلام کا فرمان ہے یا تو جنت کا باب ہے یا جہنم کی بچی ہے. اللہ ہماری لاش قبر میں اتاری جائے ضرور اتاری جائے گی, اس سے پہلے پہلے تو ہماری پوری پوری مغفرت کا فیصلہ فرما, ہماری قبر کو جنت کا باغ بنانے کا فیصلہ فرما, ان کا لکیر کے سوال کا جواب آسان فرما, بشر کی رسوائی سے بچا لے, نام اعمال دامنے ہاتھ میں نصیب فرما دے, پل صراط کا راستہ آسان فرما دے, جہنم کے دہکتے ہوئے انگاروں سے سواری حفاظت فرما دے, جنت الفردوس کے اعلیٰ مقام نصیب فرما دے. اے اللہ اے اللہ اس اجتماع کو قبول فرما, قبول فرما, قبول فرما, اس شہر کے لیے اور شہر کے تمام حلقوں کے لیے اور ضلع کے لیے اور ملک کے لیے اور پورے عالم کے لیے تو ہدایت کا ذریعہ بنا دے, تو ہدایت کا سبب بنا دے, محنت کرنے والوں کو, خدمت کرنے والوں کو, تشکیل کرنے والوں کو, کہنے سننے والوں کو قبول فرما, آنے والوں کو بھی قبول فرما. بہت بڑا مجمع ہے مولا, اس میں بوڑھے بھی ہے, عادت گزار نوجوان بھی ہے, مہمانان رسول طلبہ بھی ہے, نبیوں کے وارث علماء کرام بھی ہے, اور دعوت کے کر کام کرنے والے مخلصین بھی ہیں, ہر ایک نے ہاتھ اٹھایا ہے اس امید پر اٹھایا ہے کہ ہم نے یہ سنا ہے کہ تیرے دربار کا بھکاری کبھی خالی ہاتھ نہیں چلنا, تیری چوکٹ پر چولی بچھانے والا کبھی ناکام نہیں لوٹتا, تیرے سامنے ہاتھ پھیلانے والا کبھی نامراد نہیں جاتا, اتنا بڑا مجمع کسی فقیر کے گھر چلا جائے وہ بھی دروازہ کھول کے سخاوت لے کے آ جاتا ہے, تو تو سخیوں کا سخی ہے, تیرا در تو پہلے سے کھلا ہوا ہے, ہماری دعاؤں کو قبول فرما, ہماری دعاؤں کو قبول فرما. اے اللہ گزشتہ مبارک رات میں عالمی سطح پر تیرے نیک برگزیدہ بندوں نے خیر کی دعائیں مانگی ہے, اے اللہ ان میں سے جو ہمارے لیے خیر ہو, ہماری مسکرات کے لیے خیر ہو, ہماری اولاد و نسلوں کے لیے خیر ہو, وہ ساری خیر کی دعائیں ہمارے حق میں قبول فرما, ہمارے حق میں قبول فرما. اے اللہ اے اللہ اس مجمع میں جو بیمار ہو ان کے گھروں میں, خاندان میں, شہر میں, پوری امت مسلمہ میں جو بیمار ہو شفائے کاملہ دائمہ عاجلہ مستمرہ مستقلہ نصیب فرمائے. بے اولادوں کو دیکھ سارے اولاد نصیب فرمائے. بے روزگاروں کو اولاد روزگار نصیب فرمائے. بہت سے ماں باپ اپنے اولاد کے رشتوں کے بارے میں پریشان ہیں, انہیں نیک سالے جوڑے نصیب فرمائے. جس کی جو جائز تمنا ہو پورا فرمائے, جس کی جو الجھن ہو دور فرمائے. اے اللہ, جن تیرے بندوں بندیوں نے دعا کے لیے کہا لکھا متوقع رہے, ان کے مقاصد خیر میں کامیابی نصیب فرما, جائز حاجتوں کو پورا فرما. تیرے کچھ بندے تیری راہ میں جا رہے ہیں, اے اللہ ہم ان کو تیرے حوالے کر رہے ہیں. اے اللہ ان کی بہترین تربیت فرما, بہترین اصلاح فرما, صحیح وقت گزارنے کی توفیق نصیب فرما. یہ جماعتیں جہاں چلے جہاں ٹھہرے, اے اللہ ہدایت کے چشمے جاری فرما. باقی کا مجمع اے اللہ مقام کام کی نیت کر کے جا رہا ہے, اے اللہ اسی مقام کام میں لگنا اور سال پورا ہونے سے پہلے اپنے باہر کی ترتیب بنانا ہم سب کے لیے تو آسان فرما. اے اللہ اس شہر کے مسلمانوں پر اپنی عمومی خصوصی رحمتوں کا نزول فرما. ہر بلا ہر شر ہر فتنے سے تو حفاظت فرما. اے اللہ امت گھیرے میں آ چکی ہے, بہت پریشان ہماری ہر چیز خطرے میں. اے میرے بولا تیرے سوا ہمارا کوئی محافظ نہیں ہے. اے اللہ ہماری مسجدوں کی, ہماری مدرسوں کی, ہمارے دینی اداروں کی, مکاتب قرآنیہ کی, دعوت کے چھ ٹھکانوں کی, دعوت کی محنت کی, علماء اور مشائخ کی, اور ہر فرد مسلم کی پوری پوری حفاظت فرما, پوری پوری حفاظت فرما, پوری پوری حفاظت فرما. اے اللہ اے اللہ اے اللہ پیارے نبی علیہ السلام کو, آپ کے اہل بیت کو, آپ کے تمام صحابہ و صحابیات رضوان اللہ تعالیٰ علیہ مجمعین کو ہماری طرف سے اور پوری امت مسلمہ کی طرف سے اپنی شایان شان جزائے خیر نصیب فرمائے. پیارے نبی علیہ السلام کی جو جو خیر مانگی ہمیں اور پوری امت کو نصیب فرمائے. ان شرور سے پناہ چاہی, ہماری اور پوری امت کی اپنے شرم سے حفاظت فرمائے. اور بنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ محمد وعلى آله وصحبه اجمعین. آمین یا رب العالمین برحمتک یا ارحم الراحمین.